आदरणीय श्रोता वृन्द, अब हामी स्वर्गीय स्वर सम्राट नारायण गोपालको नयाँ गीत प्रस्तुत गर्दैछौँ। यो गीत गीति यात्रा भाग दुईको लागि रेकर्ड गरिएको थियो, तर दुर्भाग्यवश उहाँको असामयिक निधनले गर्दा गीति यात्रा भाग दुई यहाँहरू समक्ष निकाल्न असमर्थ भयौँ। तैपनि यो गीत हाम्रो यस स्वर्णिम सन्ध्या भाग एकमा प्रस्तुत गरेका छौँ। प्रस्तुत गीतका गीतकार भीम विराग र सङ्गीतकार मधु छेत्री हुनुहुन्छ। कसरी माँ भुले के मामा भुले, कसरी माँ भुले के मामा भुले, तिम्रो ओठमा तिम्रो मुस्कानमा, तिम्रो ओठमा तिम्रो मुस्कानमा, आँखामा कि भाखामा कसरी माँ भुले के मामा भुले। चन्द्रमाको छाया पानी भित्र डुबी बस्छ, चन्द्रमाको छाया सपना भित्र मन भुल्छ, मन भित्र माया तिम्रो रूपमा किरण के मामा भुले कसरी माँ भुले के मामा भुले। सागर फुल्छ सागरमा पानी, गहिराईमा सागर फुल्छ सागरमा पानी, तिमीलाई खोजी बस्छ आँखाका नानी, तिम्रो साथले कि बातले के मामा भुले कसरी माँ भुले के मामा भुले कसरी माँ भुले के मामा भुले, तिम्रो ओठमा तिम्रो मुस्कानमा, तिम्रो ओठमा तिम्रो मुस्कानमा, आँखामा कि भाखामा कसरी